ثانوی تعلیم، اس کے بعد اب ہائی اسکول کی تعلیم کو لیجیے۔ اس مرحلے میں سب سے پہلی چیز جسے میں ضروری سمجھتا ہوں وہ یہ ہے کہ عربی زبان کو بطور لازمی زبان پڑھایا جائے۔ اسلام کے اصل ماخذ سارے کے سارے عربی زبان میں ہیں، قرآن عربی میں ہے، حدیث عربی میں ہے۔ ابتدائی صدیوں کے فقہا اور علماء نے جتنا کام کیا ہے وہ سب عربی میں ہے۔ اسلامی تاریخ کے اصل ماخذ بھی عربی زبان ہی میں ہے۔ کوئی شخص اسلام کی اسپرٹ پوری طرح نہیں سمجھ سکتا اور نہ اس میں اسلامی ذہنیت اچھی طرح پیوست ہو سکتی ہے جب تک کہ وہ قرآن کو براہ راست اس کی اپنی زبان میں نہ پڑھے۔ محض ترجموں سے کام نہیں چلتا، اگرچہ ہم چاہتے ہیں کہ ترجمے بھی پھیلے تاکہ ہمارے عوام الناس کم از کم یہ جان لے کہ ہمارا خدا ہمیں کیا حکم دیتا ہے، لیکن ہمارے تعلیم یافتہ لوگوں میں کوئی ایسا نہیں ہونا چاہیے جو عربی زبان سے ناواقف ہو۔ اس لیے ہم عربی کو بطور ایک لازمی مضمون کے شامل کرنا چاہتے ہیں، اور یہ چاہتے ہیں کہ ایک شخص جب ہائی اسکول سے فارغ ہو کر نکلے تو اس کو اتنی عربی آتی ہو کہ وہ ایک سادہ عربی عبارت کو صحیح پڑھ اور سمجھ سکے۔ ثانوی تعلیم کا دوسرا مضمون قرآن مجید ہونا چاہیے، جس کے کم از کم دو پارے ہر میٹرک پاس طالب علم اچھی طرح سمجھ کر پڑھ چکا ہو۔ وقت بچانے کے لیے ایسا کیا جا سکتا ہے کہ ہائی اسکول کے آخری مرحلوں میں عربی زبان قرآن ہی کے ذریعے پڑھائی جائے۔ تیسرا لازمی مضمون اسلامی عقائد کا ہونا چاہیے، جس میں طلبہ کو نہ صرف ایمانیات کی تفصیل سے آگاہ کیا جائے بلکہ انہیں یہ بھی بتایا جائے کہ ہمارے پاس ان عقائد کے دلائل کیا ہیں، انسان کو ان کی ضرورت کیا ہے، انسان کی عملی زندگی سے ان کا ربط کیا ہے، ان کے ماننے یا نہ ماننے کے کیا اثرات انسانی زندگی پر مترتب ہوتے ہیں، اور ان عقائد پر ایمان لانے کے اخلاقی اور عملی تقاضے کیا ہیں۔ یہ امور ایسے طریقے سے طلبہ کے ذہن نشین کیے جائے کہ وہ محض باپ دادا کے مذہبی عقائد ہونے کی حیثیت سے ان کو نہ مانیں بلکہ ان کی اپنی رائے بن جائے۔ اسلامی عقائد کے ساتھ ساتھ اسلامی اخلاقیات کو بھی ابتدائی تعلیم کی بنسبت ثانوی تعلیم میں زیادہ تفصیل اور تشریح کے ساتھ بیان کیا جائے، اور تاریخ سے نظریں پیش کر کے یہ بات ذہن نشین کی جائے کہ اسلام کے یہ اخلاقیات محض خیالی اصول اور کتابی نظریے نہیں ہیں بلکہ عمل میں لانے کے لیے ہیں، اور فی الواقع اس سیرت و کردار کی ایک ایسی رائے عام پیدا کرنے کی کوشش کی جائے کہ اسلام جن اوصاف کی مذمت کرتا ہے طلبہ خود ان اوصاف کو برا سمجھے، ان سے بچے، اور اپنی سوسائٹی میں ان صفات کے لوگوں کو ابھرنے نہ دے، اور اسلام جن اوصاف کو محمود اور مطلوب قرار دیتا ہے ان کو وہ خود پسند کرے، انہیں اپنے اندر نشو نما دے، اور ان کی سوسائٹی میں انہی اوصاف کے لوگوں کی ہمت افزائی ہو۔ میٹرک کے معیار تک پہنچتے پہنچتے ایک بچہ جوان ہو چکا ہوتا ہے، اس مرحلے میں اس کو اسلامی زندگی کے متعلق ابتدائی تعلیم و تربیت کی بنسبت زیادہ تفصیلی احکام جاننے کی ضرورت ہوتی ہے۔ یہاں اس کو شخصی اور ذاتی زندگی، خاندانی زندگی اور تمدن و معاشرتی اور لین دین وغیرہ کے متعلق ان تمام ضروری احکام سے واقف ہونا چاہیے جو ایک جوان آدمی کے لیے درکار ہیں۔ ضروری نہیں کہ وہ احکام کو اتنی تفصیل کے ساتھ جانے کی مفتی بن جائے، لیکن اس کی معلومات اتنی ضرور ہونی چاہیے کہ وہ اس معیار کی زندگی بسر کر سکے جو ایک مسلمان کا معیار ہونا چاہیے۔ یہ کیفیت تو نہ ہو کہ ہمارے اعلیٰ سے اعلیٰ تعلیم یافتہ لوگوں کو بھی نکاح، طلاق، رضاعت اور وراثت کے متعلق کوئی سرسری علم بھی نہیں ہوتا، اور اس ناواقفیت کی وجہ سے بسا اوقات وہ شدید غلطیاں کر جاتے ہیں جن سے سخت قانونی پیچیدگیاں واقع ہو جاتی ہیں۔ تاریخ کی تعلیم میں ہم یہ ضرور سمجھتے ہیں کہ ہمارے ہائی اسکول کے طلبہ یعنی جن غریبوں کو آج تک تاریخ انگلستان پڑھائی جا رہی ہے، نہ صرف اپنے ملک کی تاریخ پڑھیں بلکہ اس کے ساتھ اسلام کی تاریخ سے بھی واقف ہوں۔ ان کو تاریخ انبیاء سے واقف ہونا چاہیے تاکہ وہ یہ جان لے کہ اسلام ایک ازلی و ابدی تحریک ہے۔ ساتویں صدی عیسوی میں یکایک شروع نہیں ہوئی تھی، ان کو سیرت نبوی اور سیرت خلفائے راشدین سے بھی واقف ہونا چاہیے تاکہ وہ ان مثالی شخصیتوں سے روشناس ہو جائے جو ان کے لیے معیار انسانیت کا درجہ رکھتی ہے۔ خلافت راشدہ کے بعد اب تک کی تاریخ کا ایک مجمل خاکہ بھی ان کے سامنے آنا چاہیے، ताकि वो ये जान ले कि मुसलमान कौम किन किन मराहिल से गुजरती हुई मौजूदा दौर तक पहुंची है। ये तारीखी मालूमात निहायत ज़रूरी है। जिस कौम के नौजवानों को खुद अपने माजी का इल्म न हो, उसके अंदर अपनी कौमी तहजीब का एहतराम कभी पैदा नहीं हो सकता। इस तालीम के साथ हम ये भी चाहते हैं कि हाई स्कूल के मरहले में तलबा की अमली तरबियत का सिलसिला भी शुरू हो जाए। मसलन हाई स्कूल में कोई मुसलमान तालब इल्म ऐसा नहीं होना चाहिए जो नमाज का पाबंद न हो। तलबा के अंदर ऐसी राय आम पैदा की जानी चाहिए कि वो अपने दरमियान ऐसे तालब इल्म को बर्दाश्त न करे, और अजरोए कायदा भी कोई ऐसा तालब इल्म मदरसे में न रहना चाहिए जो मदरसे के अवकात में नमाज न पढ़ता हो। ये इसलिए ज़रूरी है कि नमाज ही वो बुनियाद है जिस पर अमलन इस्लामी ज़िंदगी कायम होती है। ये बुनियाद मुनहदिम हो जाने के बाद इस्लामी ज़िंदगी हरगिज़ कायम नहीं रह सकती। इस लिहाज से भी आपको सोचना चाहिए कि एक तरफ तो आप एक तालिब इल्म को ये बताते हैं कि नमाज फ़र्ज़ है और तेरे खुदा ने ये तुझ पर फ़र्ज़ की है, दूसरी तरफ आप अपने अमली बर्ताव से रोज़ ये बात उसके जहन नशीन करते हैं कि इस फ़र्ज़ को फ़र्ज़ जानते और मानते हुए भी अगर तू अदा ना करे तो कोई मुजायका नहीं। इसके दूसरे माना ये है कि आप उसे रोज़ाना मुनाफिकत की और ड्यूटी से फरार की और बूदी सीरत की मशक करा रहे हैं। क्या आप उम्मीद रखते हैं कि ये तालीम और तरबियत पाकर जब वो बाहर निकलेगा तो आपकी तमद्दुन और आपकी रियासत का एक फ़र्ज शनास कारकुन साबित होगा? अपने सबसे बड़े फ़र्ज की चोरी में मुशाक हो जाने के बाद तो वो हर फ़र्ज में से चोरी करेगा, ख्वाह सोसाइटी का फ़र्ज हो या रियासत का या इंसानियत। इस सूरत में आपको उसे मलामत न करनी चाहिए बल्कि इस निज़ाम तालीम को मलामत करनी चाहिए जिसने अव्वल रोज से उसको ये सिखाया था कि फ़र्ज एक ऐसी चीज़ है जिसको फ़र्ज जानने के बाद भी छोड़ा जा सकता है। अपने नौजवानों को खुदा से बेवफाई सिखाने के बाद आप ये हरगिज़ उम्मीद न रखें कि वो तमाम कौम, मुल्क, रियासत किसी चीज़ के भी मुखलिस और वफादार होंगी। तालीम के कोर्स में बुलंद ख्यालात और मायारी अवसाफ बयान करने का आखिर फ़ायदा ही क्या है अगर सीरत और किरदार को उन ख्यालात और मायारात पर कायम करने की अमलन कोशिश न की जाए। दिल में ऊंचे ख्यालात रखने और अमल उनके खिलाफ करने से रफ्ता रफ्ता सीरत की जड़ें बिल्कुल खोखली हो जाती हैं, और जाहिर है कि जिन लोगों की सीरत ही बूदी और खोखली हो वो मुजर्रद अपनी जहनी और इल्मी काबिलियतों से कोई कारनामा करके नहीं दिखा सकते। इसलिए हमें सानवी तालीम के मरहले में, जबकि नई नस्लें बचपन से जवानी की सरहद में दाखिल होती है, इस अम्र की कोशिश करनी चाहिए कि एक एक लड़के और लड़की के अंदर मजबूत सीरत पैदा करें और उन्हें ये सिखाए कि तुम्हारा अमल तुम्हारे इल्म के मुताबिक होना चाहिए। जिस चीज को हक जानो उसकी पैरवी करो, जिसे फ़र्ज जानो उसे अदा करो, जिसे बलाई जानो उसे इख्तियार करो और जिसे बुरा जानो उसे तर्क करो। जहाँ तक सामी मरहले के आम मजामीन का ताल्लुक है वो अपनी जगह जारी रहेंगे, अलबत्ता उनके निसाब की किताबें इस्लामी तसव्वुरात की रोशनी में और उनके पस मंज़र के साथ असर नव तैयार करनी पड़ेंगी।